अध्यारोमा साथ दियो गारो पर्दा छोड्यौ तिमले धुरु धुरु रुदा पनि अन्तै नाता जोड्यौ तिमले अगाडि पो मिठो बोल्यो बगलीमा छुरा रहेछ मैले तिमलाई आफ्नो सम्झे तर कुरा अर्कै रहेछ। नमस्ते, स्वागत तथा अभिवादन गर्छु म कार्यक्रम मेरो कथामा, म तपाईँकै डियर कल्याण। मलाई संसारभरि अनलाइन मार्फत सुनिरहनुभएका तपाईँहरू र उपत्यकामा बसेर मलाई सुनिरहनुभएका तपाईँहरू र उपत्यका बाहिरबाट मेरो प्रतीक्षामा बसिरहनुभएका तपाईँहरू सम्पूर्ण तपाईँहरूलाई म हृदयदेखि स्वागत गर्छु, आभार प्रकट गर्छु तपाईँहरूको लागि। र कार्यक्रम मेरो कथा सत्य घटनामा आधारित कार्यक्रम हो र यो कार्यक्रम तपाईँ प्रत्येक समय यही बेला सुन्न सक्नुहुन्छ र इमेज एफएम 97.9 मार्फत तपाईँ सुन्न सक्नुहुन्छ। र आज पनि म तपाईँकै वास्तविक जीवन घटनाहरू लिएर आएको छु र तपाईँले पठाउनुभएका पत्रहरू मैले प्राप्त गरिरहेको छु र क्रमशः म तपाईँहरूलाई फोन गर्दै जानेछु, कृपया प्रतीक्षामा बस्नुहोला। र म जहाँ भए पनि तपाईँहरूलाई फोन गर्नेछु, नेपालमा भए पनि नेपाल बाहिर भए पनि म तपाईँलाई फोन गर्नेछु, किनकि तपाईँका पत्रहरू मैले क्रमशः प्रसारण गर्दै जानुपर्ने मेरो जिम्मेवारी हो र त्यसैले म सगरमाथा जस्तो विशाल हृदय लिएर तपाईँहरू समक्ष आइपुगेको छु कार्यक्रम मेरो कथामा। र कार्यक्रम मेरो कथा वास्तविक जीवन घटनाको कार्यक्रम हो भन्ने कुरा पनि म तपाईँहरूलाई जानकारी गराउन चाहन्छु र तपाईँहरूलाई यो कुरा पनि जानकारी गराउन चाहन्छु कि कार्यक्रम मेरो कथामा तपाईँले आफ्ना जीवनका वास्तविक घटनाहरू पठाउँदा कृपया धेरै लामो गरेर नलेख्नुहोला, किनकि त्यसमाथि मैले धेरै काम गर्नुपर्ने हुन्छ, तपाईँको कथामाथि मैले धेरै वर्कसहरू गर्नुपर्ने हुन्छ र जसले गर्दा तपाईँले लेखेको कुरा त्यतिकै खेर जान सक्छ। तर तपाईँहरूले आफ्नो जीवनको वास्तविक घटना पठाउँदा घटनाको मिति, नाम र स्थानलाई अनिवार्य रूपमा लेखेर आफ्नो जीवनका पीडाहरू, आफ्नो जीवनका दुःखहरू, आफ्नो जीवनका सुखहरू मलाई पठाएको ठेगानामा पनि पत्राचार गर्न सक्नुहुन्छ। यदि तपाईँ इमेल मार्फत मलाई पठाउन चाहनुहुन्छ भने deerkalyan@gmail.com मार्फत पनि तपाईँ मलाई आफ्ना जीवनका वास्तविक घटनाहरू पठाउन सक्नुहुन्छ भन्ने कुराको म जानकारी गराउन चाहन्छु यही कार्यक्रम मार्फत। र आज मैले भरत बन्धनजीले पठाउनु भएको उहाँको पत्रलाई लिएको छु र अब कार्यक्रम सुरु गर्ने अनुमति माग्छु यो गीतबाट। भुआ बहल्ला नगारना नै संसारै छ माया कहाँ छ र निर्मोही कै संसारै छ माया कहाँ छ र ढुङ्गा माटो बीचको पनि छुट्यो क्यारे भारा दोष जति मलाई छाडी निर्दोषी बन्नु दुनियाँको नजर भरि हाँसी हाँसी जिउनु आँसु त झर्यो झर्यो मुटु त नचुडा डियर कल्याण, न देखे पनि न बोले पनि न भेटे पनि मलाई तिमी आफ्नो जस्तो लाग्छ। किन लाग्छ म स्वयं आफैलाई थाहा छैन। नमेटिएका मेरा पुराना तृष्णाहरू, नदेखिएका मेरा सपनाहरू बटुलेर खजाना जस्तै पारेको छु मैले जिन्दगीको यो गोरेटोमा, यो बाटोमा, यो यात्रामा कतिपय मनहरू, कतिपय भावनाहरू सिसा जस्तै फुटेका छन् मेरा। आज तिनै सिसा जस्तै फुटेका मनहरू शब्द शब्दमा कोरेर तपाईँलाई पठाएको छु। टाढा भए पनि नजिक भए पनि आफ्नो जस्तो लागिरहने तपाईँको यो आवाजप्रति म आभार प्रकट गर्छु र तपाईँको जुन आवाज छ, जुन शैली छ, त्यसप्रति म नतमस्तक हुन्छु। टाढा रहेर होस् या नजिक रहेर होस् मैले जिन्दगीमा गुमाएका कुराहरू कहिलेकाहीँ तपाईँका कथा मार्फत प्राप्त गरिरहेको हुन्छु। कहिलेकाहीँ त यस्तो लाग्छ कसैले मेरो जिन्दगीको डायरीको पाना च्यातेर तपाईँलाई पठाइरहेको हुन्छ। थाहा छैन सम्बोधन गर्दा गर्दै म यति नजिक हुन्छु तपाईँबाट झरेर मलाई तिमी भन्न मन लाग्छ। खै कुन्नी किन हो डियर कल्याण, तपाईँलाई तिमी भन्न मन लाग्छ। तिमीसँगको आत्मीयता, तिमीसँगको माया, तिमीसँगको सद्भावलाई सँगाल्दै मैले आज मेरो जीवनको कथा लेखेर पठाएको छु तपाईँलाई। मेरो नाम भरत हो। विक्रम सम्बत 2032 सालको वैशाख 3 गते मेरो जन्म चितवनमा भएको हो। हामी चारजना दाजुभाइ मध्ये म घरको जेठो छोरा हुँ। जेठो छोरा भएपछि घरको जिम्मेवारी त्यति नै बढ्छ र खुसी पनि त्यति बढ्छ र दुःख पनि त्यति बढ्छ, बोझ पनि त्यति नै हुन्छ। मैले सानोमा चितवनमै पढेको थिएँ। मेरो गाउँ नजिकैको स्कुल, अझै पनि याद आउँछ स्कुलमा। स्कुलमा जब कक्षा सुरु हुन्थ्यो हामी आफ्ना किताब कापी बोकेर अगाडि बस्थ्यौँ। सरले पढाउनुहुन्थ्यो, सधैँ स्याबासी पाउँथेँ मैले। मलाई लाग्थ्यो मैले जिन्दगीमा अवश्य केही गर्छु, तर भावनामा बहकिने मनको कुरा छोडेर जीवनमा मैले धेरै गरेँ जस्तो लाग्छ। चारजना दाजुभाइमध्ये म जेठो, 3 भाइहरू थिए। मेरो बुबा राजनीतिमा संलग्न हुनुहुन्थ्यो, राजनीति गर्नुहुन्थ्यो, खुब जोड जोडले भाषण गर्नुहुन्थ्यो, मान्छेहरूले ताली बजाउँथे। भाइहरू ससानै थिए। हाम्रो व्यवसाय भनेको खेती नै थियो। चितवनको गाउँमा हाम्रो प्रशस्त जग्गा थियो, त्यसैले हामीलाई कतिपय मान्छेहरूले धेरै जग्गा भएको धनी मान्छे भन्थे, कतिले शोषक भन्थे, कतिले सामन्त भन्थे र कतिले असल मान्छे भन्थे। मान्छेका पृथक पृथक विचार, भिन्न भिन्न कुरा, भिन्न भिन्न शैलीबाट हाम्रो परिवारको परिचय हुँदै जान्थ्यो। मेरो बाल्यकाल अत्यन्तै रमाइलोसँग बित्यो। दुःख के हो, पीडा के हो, उमङ्ग के हो, मलाई यी सबै कुराको अनुभव भए पनि दुःखको कुरा कहिल्यै पनि थाहा भएन। विक्रम सम्वत 2048 सालमा मैले चितवनबाट एसएलसी प्रथम श्रेणीमा पास गरेको दिन मलाई अझै पनि याद आउँछ। साराका सारा हुल बाँधेर स्कुलमा आएर मलाई अबिर दली दिएको दिन अझै पनि याद आउँछ। सरहरूले धाप मारेर भन्नुहुन्थ्यो, तैँले अब स्कुलको नाम राख्नुपर्छ। आफ्नो नाम त राख्न सक्छस् तैँले, तर स्कुलको नाम पनि राख्नुपर्छ। आज जिन्दगी धेरै अगाडि चिप्लेर आइसक्यो, छुटिसके मेरा अतीतहरू, धेरै पछाडि हुत्तिसके मेरा पुराना इतिहासहरू। आज तिनी इतिहासलाई उठाएर लेख्न खोज्दैछु डियर कल्याण, तिमीलाई तिमीलाई लेख्न चाहन्छु म। खै कुन्नी के भयो, आज मन धेरै भावुक भयो र त्यसैले तिमीलाई लेखिरहेको छु मैले यो मेरो कथा। मेरो पढाइ अब्बल दर्जाको थियो भन्दा फरक पर्दैन थियो, राम्रो थियो मेरो पढाइ, तर अनुहारमा म त्यति पोख्त थिएन। काले भनेर जिस्काउँथे मलाई, काले भए पनि म सबैको प्रिय हुन्थे, मिठो बोली थियो, सबैलाई एकनासको व्यवहार गर्थे, कसैसँग पनि रिसाउँदैन थिए। र एसएलसी सकिएपछि मलाई बुबाले काठमाडौँ पढ्न जाने अनुरोध गर्नुभयो, तर मैले सोचे म कृषि विषय लिएर पढ्छु र कृषिमा पोख्त हुन चाहन्छु। डियर कल्याण, एसएलसी पछि मैले रामपुर क्याम्पसको कृषि क्याम्पसमा पढेँ, चितवनकै। मलाई राम्रोसँग याद छ, अग्ला अग्ला रुखहरूको बीचमा रहेको त्यो क्याम्पस अझै पनि आफ्नो जस्तो लाग्छ। आफ्ना धेरै भावनाहरू लुकेका छन् त्यहाँ, आफ्ना धेरै स्नेह र ममताहरू लुकेका छन् त्यहाँ। कहिलेकाहीँ त्यही कलेजमा जाँदा यस्तो लाग्छ कि मानौ तिनै घरहरूमा बसेर फेरि आफ्नो जिन्दगीको करियर सुरु गरौँ। खुसीमा हाँस्ने मनहरू त्यहाँ पुगेपछि रोमाञ्चित हुन्छन्, पुराना साथीहरूको खुब खोजी हुन्छ। मान्छेहरू भन्छन् फलानो साथी त्यहाँ पुग्यो, फलानो त्यहाँ पुग्यो, फलानोले बिचरा केही गर्नै सकेन, समस्यामा छ। कहिलेकाहीँ लाग्छ यो जिन्दगीको पृथक पृथक बाटोमा पृथक पृथक यात्रा गरिरहेका साथीहरू कोही सुखमा छन्, कोही दुःखमा छन्, कोही सङ्घर्षमा छन्, कोही आँखामा आँसु लिएर बाँचेका छन्, कोही उन्माद हाँसो हाँस्दै बाँचेका छन्। कति पृथक छ जिन्दगी, मान्छे मान्छे पिच्छे फरक र व्यक्ति व्यक्ति पिच्छे फरक जिन्दगीका सपनाहरू बटुलेर मा साथीहरू आआफ्नो बाटोमा हिँडिसकेको बेला जब म कृषि क्याम्पसमा पुग्छु, मलाई लाग्छ ती सबै कुराहरू फेरि सँगालेर हाँसु, सँगालेर रमाऊ, सँगालेर जिन्दगीलाई अगाडि बढाउँ। तर हुँदो रहेनछ जिन्दगी, जिन्दगी त कहाँ सोचे जस्तो हुँदो रहेछ र डियर कल्याण। एउटा सोच्यो अर्को हुन्छ, यता तान्यो उता पुग्दैन, यता मिलायो उता भत्कन्छ, उता भत्केको सम्हाल्यो यतातिर फेरि खाल्टो पर्छ, खाल्टोलाई पूर्ण खोज्यो फेरि माथि उठिसकेको जिन्दगी फेरि तल झर्छ। यस्तै हो नियति, यस्तै हो जिन्दगी, यस्तै हो बाटो र यस्तै हो यो जिन्दगीको यात्रा। एक दिन सब चिज छोडेर जाने जिन्दगीको मोह कति व्यापक हुन्छ डियर कल्याण। कहिलेकाहीँ सम्झन्छु म मेरा अतीतहरू, कहिलेकाहीँ सम्झन्छु म मेरा पुराना घाउहरू, कहिलेकाहीँ सम्झन्छु म मेरा जिन्दगीका पानाहरू। र त्यति बेला मलाई लाग्छ म नितान्त एक्लो बाटो त कतै हिँडेको छैन। कहाँ गए मेरा हात समाउनेहरू, कहाँ गए मेरा सपनाहरूमा साथ दिनेहरू, कहाँ गए तिमी एक्लो छैनौ तिम्रो साथमा छु म भन्नेहरू। तर कोही पनि छैन, कहाँ पुगिसके, कहाँ छुटिसके, अब फेरि बोलाएर ल्याउने बाटो पनि छैन। जिन्दगीले लामो बाटो तय गरिसक्यो, फर्केर जाउँ, दो बाटोमा भेटिँदैनन् तिनीहरू, फेरि तिनीहरूको पछि पछि हिँडो, कहाँ पुगिसके तिनीहरू। कति अनौठो छ यो जिन्दगी, बिजोडा अक्षर जस्तो, कहिले पनि मिल्नै नसक्ने, तर पनि जीवनका बाल्यकालका तिनै खुसीहरूलाई सँगालेर हामी कृषि क्याम्पसमा कहिलेकाहीँ रमाइला दिनहरूमा नाच्थ्यौँ, सांस्कृतिक कार्यक्रमहरूमा रमाउँथ्यौँ, घुम्थ्यौँ। आज पनि त्यो पल त्यो क्षण मलाई अहिले जस्तै लाग्छ र रोमाञ्चित हुन्छु म। कृषि क्याम्पसभित्रका साथीहरूले रातभरि पढेर कहिलेकाहीँ चाडपर्वको दिन अथवा क्याम्पसमा कुनै कार्यक्रम भएको दिन मादल र गिटार बजाएका दिनहरू आज पनि सम्झन्छु म, बस आज पनि। गिटारको धुन सँगै मेरो बिहान, कलम छ कागज छ मेरो सिरान, गिटारको धुन सँगै मेरो बिहान, धुन सँगै मेरो बिहान कलम छ कागज छ मेरो सिरान डियर कल्याण, छाया जस्तै रुखको वरिपरि अल्झिदो रहेनछ जिन्दगी, माया जस्तै मनको वरिपरि फक्रदो रहेनछ जिन्दगी, जिन्दगी त धुवा जस्तै उड्दो रहेछ टाढा टाढासम्म र फैलदो रहेछ पर परसम्म र अनन्तसम्म पुगेर कतै आकाशमा हराउने यो जिन्दगी कसरी परिभाषा गरौँ? परिभाषामा बाँध्न नसकिने जिन्दगीको कथा हो यो, परिभाषाले अटाउन नसकेको जिन्दगीको कहानी हो यो, यो मेरो कहानी हो, मेरो कथा हो, जो डियर कल्याण तिम्रो आवाजबाट पढ्दा मन यति फुलेर आउँछ र सारा शरीरका काँडाहरू रौँहरू उम्रेर आउँछन्। लाग्छ तिमी जिन्दगीलाई बुझेका छौ, परिभाषालाई बुझेका छौ, त्यसैले त हामी जस्ता लाखौं लाख श्रोताहरूलाई मन्त्रमुग्ध पार्छौ तिमी, कसैको जिन्दगीको कहानी टपक्क टिपेर आफ्नो जस्तै बनाइदिन्छौ। तिमीले कहिले पनि यो कार्यक्रम नछोड्नु, यदि छोड्यौ भने तिमीलाई लाखौं लाख मान्छेहरूले सम्झिरहनेछन्। सम्झना मेटेर हिँड्नेहरूको जिन्दगी त्यति सफल हुँदैन डियर कल्याण, म त्यही भन्छु। यदि मैले गल्ती भनेको भए मलाई माफ गरिदिनु। मनका पोखरीहरूमा र मनका पखेरीहरूमा लटरम्म फुलेका सपनाहरू फैलाएर फुल्न सक्दो रहेनछ जिन्दगी। जिन्दगी त यथार्थ हो, जहाँ पाइला टेकिन्छ त्यही हो जिन्दगी। म यहाँ पाइला टेक्छु भनेर सोचेको जिन्दगी जिन्दगी हुँदो रहेनछ। कहाँ टेकिन्छ पाइला? राम्रो भनेर टेकिएको पाइला हिलोमा पर्छ, म हिलोमा टेक्छु भनेर हिँडेको पाइला ओबानोमा पर्छ। कति पृथक छ जिन्दगी, कति फरक छ जिन्दगी। मेरो पढाइ रामपुर क्याम्पसमा राम्रै थियो, कृषि क्याम्पसमा, भाइहरू गाउँमा पढ्दै थिए, स्कुलमा तिनको पढाइ राम्रै चलिरहेको थियो। कहिलेकाहीँ स्कुलका शिक्षकहरू भेटिँदा उहाँहरूले भन्नुहुन्थ्यो, तिमी जस्तो भाइहरूले पढ्न सकेनन् है, राम्रोसँग सम्झाऊ, गाली गर्थे भाइहरूलाई। कान्छो भाइ भागेर पल्लो कोठामा लुक्थ्यो, आमाको छेउमा गएर टुसुक्क बस्थ्यो, माया लाग्थ्यो। म भन्थे, मैले त्यस्तो नराम्रो गरेको होइन तिमीहरूलाई, पढ, पढेर नै यो जिन्दगी अगाडि बढ्छ, नपढेर त केही पनि हुँदैन। उसले मेरो कुरा बुझे जस्तो गर्थ्यो र लुसुक्क त्यहाँबाट उठेर किताबको पाना पल्टाउँथ्यो। त्यो भाइ अहिले पनि पढ्दैछ, सम्झन्छु पढाइले जिन्दगीलाई कहाँबाट कहाँ पुर्याउँछ। राम्रोसँग पढ्नेहरू र पढाइलाई व्यवहारमा उतार्नेहरू कहाँबाट कहाँ पुगिसके र पढाइलाई पढाइमै छोड्नेहरू जहीँको तहीँ छन्, जुन बाटोबाट हिँडेका छन् त्यहीँ बसिरहेका छन्। विक्रम सम्बत 2051 सालसम्म मैले त्यहाँ रामपुर कृषि क्याम्पसभित्रका पढाइहरूलाई निरन्तर अगाडि बढाउँदै लगिरहे। मेरा सपनाका मन्जरीहरूमा, मेरा सपनाका सुकुमार दिनहरूमा मैले कहिल्यै पनि आफ्नो भावनालाई, आफ्नो मनलाई, आफ्नो चोटलाई सुरक्षित राखेर हिँडिरहे। विक्रम सम्बत 2051 सालमा हाम्रो बिएससी एजीको पढाइ सुरु भइसकेको थियो, एग्रिकल्चरको पढाइ। पढ्न सक्यो भने धेरै ठूलो अवसर मिल्थ्यो, पिएचडीका लागि संसारभरका युनिभर्सिटीहरू खुला थिए, देशमा पनि कृषिको ठूलो खाँचो थियो। त्यसैले हामी यो देशलाई कृषि प्रधान देश बनाएर अगाडि बढाउने सपना बाँध्थ्यौँ र भन्थ्यौँ राजनीतिक कमिटमेन्ट पनि हुनुपर्छ। खुब चल्थ्यो कृषि क्याम्पसमा राजनीति, राजनीतिको अखडा नै थियो, ठूला ठूला नेता आएर भाषण गर्थे, कम्युनिस्टका नेता प्रचण्डले पढेको ठाउँ हो यो भनेर उनका सहयात्रीहरूले मुट्ठी कसेर भाषण गर्थे, रमाइलो हुन्थ्यो। तलतिर दर्शक दीर्घामा ताली खुब ठोक्थे, देशै चलाउने जस्तो कुरा गर्थे। तर त्यहाँबाट पढेपछि आफ्ना व्यवस्थाहरू, आफ्ना बाध्यताहरू सँगसँगै जिन्दगीलाई गुजारिरहन्थे तिनीहरू। विक्रम सम्बत 2052 सालमा मेरी आमाको अपरेसन गर्नु पर्ने भए। मलाई राम्रोसँग याद छ, हामीले 52 सालमा आमाको अपरेसन गर्न सकेनौँ किनकि डाक्टरले भन्यो केही समय कुर्नुहोस् यदि ठिक भइहाल्छ कि। हामीले कुर्यौँ। विक्रम सम्बत 2053 सालको असार महिनाको अन्तिम हप्ता गाउँमा खुब खेती चल्दै थियो। बुबा कहिल्यै नभ्याउने राजनीतिक कारणले म र भाइले आमालाई नारायणघाट स्थित एउटा अस्पतालमा ल्याएर भर्ना गर्यौँ। त्यति बेला मैले बिदा लिएको थिएँ, अर्थात् मेरो कलेजमा बिदा थियो र त्यति बेला हामीले जहाँ भर्ना गरेका थियौँ त्यसको सामुन्य अर्को बेडमा एकजना बुढो मानिसलाई भर्ना गरिएको थियो। त्यहाँ दुईजना उमेर पुगिसकेका मानिसहरू आउनुहुन्थ्यो र उनीहरूसँग मेरो राम्रो परिचय भएको थियो। मैले आफ्नो कुरा गर्थेँ, उहाँहरूले पनि आफ्नो कुरा गर्नुहुन्थ्यो। नारायणघाट बजारमै थियो उहाँहरूको घर र उहाँहरू गइसकेपछि त्यो बुढो मानिसको साथमा एकजना केटी आउँथे, नाम एनबाट आउँछ, मानौ उसको नाम निलम हो। निलम आउँथे, राम्री थियो, सुकुमार थियो, मलाई अझै पनि याद छ। उसको बाटेको कपालको चुल्ठो जब माथि माथिसम्म फैलन्थ्यो मलाई लाग्थ्यो उसको त्यो अनुहारलाई हेरेर पनि मनका कुराहरू बिसाउँ जस्तो लाग्थ्यो। नारायणघाट बजारमै थियो उसको घर। हामीले परिचय गर्दै गए। एक दिन परिचय गर्ने क्रममा उसले आफ्नो बुबाको बुवा हुनुहुन्छ भनेर भने र त्यसपछि त्यहाँबाट हाम्रो परिचय सुरु हुँदै गए। परिचयका श्रृङ्खलाहरू अगाडि बढ्दै गए। एउटै कोठा, आम्ने सामनेको बेड, कुराकानी खुब चल्थ्यो। एक दिन बेलुकी निलम पनि त्यहीँ बस्न आए, हजुरबुवालाई साथ दिन म पनि त्यहीँ बसेँ। रातभरि हामीले कुरा गर्यौँ तर त्यो कुरा हाम्रो पृथक खाले कुरा हुन्थ्यो। ऊ विज्ञान विषयकी विद्यार्थी थिए र नारायणघाटमै पढिरहेकी थिए। उसको बुबाको एक्लो छोरी, कुनै कुराको कमी थिएन जस्तो लाग्थ्यो उसलाई र मैले पनि आफ्नो परिचय अगाडि बढाउँदै लागेँ र जति बेला मैले मेरो पढाइ अत्यन्तै राम्रो छ भन्ने कुराको प्रसङ्ग बस भने, कति अङ्क प्राप्त गर्नुभयो भनेर उसले सोधेपछि त्यति बेला उसले जिब्रो टोकी, तपाईँ त तेज हुनुहुँदो रहेछ। म सोच्थेँ म पो पढाइमा तेज छु तर म भन्दा तपाईँ तेज हुनुहुँदो रहेछ। ऊ खुसी भई र बिस्तारै बिस्तारै हाम्रो परिचय अगाडि बढ्दै गए। यतिसम्म हुँदै गए कि बिरामीलाई ल्याएको खाना पनि उसले मलाई बाँटेर दिन थाले। ऊ दुई भाग लगाउँथे आफूले खानेकुराहरू र मैले खानेकुराहरू पनि मैले दुई भाग लगाउन थाले। बिस्तारै बिस्तारै माया रूपान्तरित हुँदै गए र हामीले एकअर्को आँखामा हेर्न थाल्यौँ। आँखामा माया थियो, स्नेह थियो र ऊ मलाई स्नेहपूर्वक हेर्थे र म उसलाई स्नेहपूर्वक हेर्थे। सोच्थे जिन्दगी यसरी कसैको आँखामा गएर ठोकिँदो रहेछ, जिन्दगी यसरी कसैको आँखामा गएर बल्झिँदो रहेछ, जिन्दगी यसरी कसैको आँखामा गएर झुन्डिँदो रहेछ। मैले उसलाई मनभित्र राखे र उसले पनि आफूले मलाई मनभित्र राखेको कुरा स्वीकार्दै गए चुपचाप चुपचाप। तर हामीले कतै पनि माया र भावनाका कुरा प्रकट गरेनौँ र कहिल्यै पनि हामीले एकअर्कोलाई माया गरेर अगालोमा बाँधेनौँ। आँखै आँखाको नजरै नजर र मनमै मनको माया प्रस्फुटन हुँदै गयो। हाम्रो मनभित्र बिस्तारै फक्रदै गयो शरद ऋतुको गुलाब चाहिँ बस फक्रदै गयो। तिम्रो आँखाको सागरमा लहर लहर दौडिरहेछ, तिम्रो आँखाको सागरमा लहर लहर दौडिरहेछ। त्यही लहरमा जुमा मेरो सपना दौडिरहेछ। आधि चल्छ हरेक वर्षहीमा तिमी भित्र गल्छ तिम्रो आँखा को सागर निफनेको चामल जस्तो सफा हुँदो रहेनछ जिन्दगी र निफनेको चामल जस्तो कोमल हुँदो रहेनछ मान्छेको निफनेको चामल जस्तो सफा हुँदो रहेनछ मान्छेको जिन्दगी र निफनेको चामल जस्तो सफा हुँदो रहेनछ मान्छेको मन भावनामा विश्वासमा र मनका मझेरीहरूमा मैले बारम्बार सम्झिरहन्थे मेरा आफ्ना कुराहरू मेरा आफ्ना जिन्दगीका विचारहरू कहिलेकाहीँ सोच्थे यो जिन्दगीको दो बाटोबाट हिँडेर जाने अनगिन्ती मेरा सपनाहरू जिन्दगीको यो दो बाटोबाट हिँडेर जाने अनगिन्ती मेरा तिर्सनाहरू जिन्दगीको सपनाहरूमा उदाइरहने अनगिन्ती प्रतिबिम्बित जिन्दगीका लक्ष्यहरू मेरा त्यतै कतै अस्ताए जस्तो लाग्थ्यो रोएर बाँच्ने मान्छेका पीडाहरू मसँग छैनन् आज रोएर बाँच्ने मान्छेका अभिलाषाहरू मसँग छैनन् आज फेरि तर्सन्छन् आफै सपनाका छालहरू किन मबाट आज हनु तरी छु म डियर कल्याण चितवनको एउटा कलेजमा विज्ञान विषय लिएर पढेकी निलम घरकी एक्ली छोरी राम्री सलक्क परेकी कालो लहरेदार उसको कपाल गर्मीमा शीतलको छारी जस्तै थियो मेरो लागि मैले आफ्नो बारेमा सबै कुरा गर्थे उसले मेरो बुबालाई चिनेकी छु भन्थे उसको बुबा र मेरो बुबा एउटै राजनीतिक विचारधाराको मान्छे रे। मेरो बुबाले धेरै पटक भेट्नु भएको छ तपाईँको बुवालाई भन्थ्यो, खुसी लाग्थ्यो। कतै न कतै, कहीँ न कहीँ, कसरी न कसरी मान्छेका बन्धनहरू बाँधिन्छन् साङ्लो जस्तै, र बाँधिएकै तिनै साङ्लोको कुरा गर्छु म, र बाँधिएकै तिनै मनका कुरा गर्छु म। विभिन्न बहानामा हाम्रो भेट भइरहन्थ्यो। टाढा जस्तो लागे पनि रामपुर र नारायणघाट बजार नजिक हुँदै गयो हामीलाई। विक्रम सम्बत 2055 सालसम्म हाम्रो प्रेम चल्दै गयो। मिठो थियो हाम्रो प्रेम, स्नेहपूर्ण थियो। उसले आफ्ना कुराहरू र मलाई हृदयमा राखेकी थिए, र मैले पनि उसलाई राखेको थिएँ। राखिएका हाम्रा प्रेमका बन्धनहरू यति पवित्र थिए र हामीलाई लाग्थ्यो कहिल्यै पनि चुटिँदैनन् यिनीहरू र टुटिएर जाँदैनन् मनबाट। विक्रम सम्बत 2055 साल कटेर 56 साल लाग्यो, र 56 सालमा हामीले बिहे गर्ने तय गर्यौं, आफ्नो केही जिन्दगीको सपना पूरा गरेर, र 57 सालसम्म विवाह गरिसक्नुपर्ने हाम्रो अठोट थियो। समय बित्दै गए। 56 सालको चैत्र 28 गते उसको जन्मदिन आयो। रामपुर क्याम्पसबाट उसको लागि आए, र त्यति बेला म क्याम्पसमा पुगेको थिएँ काम विशेषले, र त्यहीँबाट म आए, र हामीले नारायणघाट बजारमा धेरै समय बिताए। चलचित्र हेर्ने बहाना थियो तर जान सकेनौ, जान मन लागेन। हलभित्र पसेर हामी त्यहीँ बस्यौं नारायणी नदीको तीरमा। मलाई राम्रोसँग याद छ डियर कल्याण, बेलुकी पख नारायणी तीरमा माछा मार्नेहरू माझीहरू लहरै उभिन्थे, र खोलामा नुहाउनेहरू लहरै थिए। ढुङ्गाहरू लिएर पारीतिर पुग्नेहरू त्यत्तिकै तम्सन्थे। हामीहरू तिनीहरूलाई छलेर अलि माथि पुग्यौं, र त्यति बेला मलाई उसले भनेकी थिए, भरत म हजुर बिना बाँच्न गाह्रो हुन्छ मलाई, दिन रात हजुरको याद आउँछ, सपनामा विपनामा हजुर निरन्तर आइरहनुहुन्छ। यस्तै भन्थे उसले, र मेरो हात समाएर भन्थे, कति माया लाग्छ मलाई, कहिलेकाहीँ त सोच्छु यो घर छोडेर जाउँ, हजुरसँगै बसौँ, हजुरसँगै भावना साटौँ, हजुरसँगै मनका कुरा गरौँ। मलाई आफ्नो जस्तो लाग्थ्यो। जिन्दगीमा कोही कसरी यसरी अनायास रूपमा आउँछन् भन्ने कुरा परिकल्पना समेत नगरेको मेरो जिन्दगीमा निलम त्यसै गरी आयो, र उसले भन्दै गए, अब हामीले छिटै विवाह गर्नुपर्छ, म घरमा कुरा गर्छु, यदि घरमा मान्नु भएन भने हामी भागेर भए पनि विवाह गर्नुपर्छ। त्यति बेला मैले भनेको थिएँ, म पढे लेखेको केटा, नमान्ने कहीँ कुरा हुन्छ। तर निलमले भन्थे, मेरो परिवार अलिकति परम्परावादी छ, आफ्नो कुरा मात्र सोच्छ, त्यसैले कहिलेकाहीँ डर लाग्छ भरत, यदि त्यस्तो भयो भने मैले कहिल्यै पनि हजुरका आँखामा आँसु ल्याउन दिँदैन। ढेर कल्याण, योभन्दा ठूलो विश्वास संसारमा के हुन सक्छ, योभन्दा ठूलो सद्भाव संसारमा के हुन सक्छ, योभन्दा ठूलो माया संसारमा के हुन सक्छ, र योभन्दा ठूलो स्नेह संसारमा के हुन सक्छ। मैले आफूलाई सम्हाल्दै लगे, मैले आफूलाई बुझ्दै लगे, र मैले आफूलाई जिन्दगीको त्यो दायराबाट उठाउँदै लगे जहाँ मात्र मेरो सपनामा ऊ हुन्थे, मात्र ऊ फुलै फुलले भरिएको बगैँचामा उरामा हुन्थ्यो, म सपना देख्थे, मैले उसको हात समाएको हुन्थे, उसले मेरो हात, र फुलै फुलको बगैँचामा कतै हामी दौडिरहेका हुन्थ्यो। टाढा टाढासम्म फुलै फुलको बगैँचा मात्र देखिन्थ्यो, माथितिरको निलो क्षितिज र क्षितिज पारि पुगेर फेरि पछाडि फर्कदा हामीले फुलै फुलको संसार देख्थ्यौं। ढेर कल्याण, मलाई थाहा थिएन त्यो सपना हो भनेर, तर मैले त्यही सपना देखिरहे, बस त्यही सपना देखिरहे, जिन्दगीको त्यही सपना। सपना देख्न थाल्यो आँखा, साथमा कोही हुँदा पनि सम्झिन लागेका रो मान्छ, आज किन मन पनि, आज किन मन पनि। सपना देख्न थाल्यो आँखा, साथमा कोही हुँदा पनि कसलाई दिऊ आँखालाई कि मनलाई दोष कसलाई दिऊ आँखालाई कि मनलाई सारो पर्ने भो आज सम्हाल नै आफैलाई सम्हाल नै आफैलाई एउटा मन खुसी पार्दा अर्को मन चाहिँ रुन्छ दुवै मनलाई खुसी पार्न आफै रेटिनु पर्छ आफै रेटिनु पर्छ सपना देख्न थाल्यो आँखा साथमा कोही हुँदा पनि पुनः स्वागत छ तपाईँलाई कार्यक्रम मेरो कथामा। कार्यक्रम मेरो कथा प्रत्येक बिहिबार 12 बजेदेखि 2 बजेसम्म र प्रत्येक बुधबार राति 11 बजेदेखि 12 बजेसम्म यसको पुनः प्रसारण तपाईँ सुन्न सक्नुहुन्छ। कार्यक्रम मेरो कथा सत्य घटनामा आधारित कार्यक्रम हो। यो कार्यक्रममा आज मैले भरत बन्धनजीले पठाउनु भएको उहाँको वास्तविक जीवन घटना तपाईँलाई सुनाइरहेको छु र कार्यक्रम मार्फत यो पनि जानकारी गराउन चाहन्छु, कार्यक्रम मेरो कथामा प्रस्तुत गरिएका नामहरू काल्पनिक हुने गर्दछन्, यदि कसैसँग मिल्न गएमा संयोग मात्र हुनेछ भन्ने कुराको पनि म यहाँहरूलाई जानकारी गराउन चाहन्छु र यदि तपाईँले भर्खरै रेडियो ट्युन गर्नुभएको छ भने पनि म तपाईँलाई भरतजीको अघिल्लो घटना फेरि एकपटक रिक्याप गर्न चाहन्छु। भरतजीको जन्म विक्रम सम्बत 2053 साल वैशाख 3 गते चितवनमा भएको हो। उहाँ घरको जेठो छोरा हुनुहुन्थ्यो। चारजना दाजुभाइमध्ये उहाँ पढाइमा अत्यन्तै राम्रो हुनुहुन्थ्यो र पढाइको साथसाथै उहाँ व्यावहारिक पनि हुनुहुन्थ्यो र घरको सबै कुरा हेर्नुहुन्थ्यो र विक्रम सम्बत 2053 सालमा आमाको अपरेसनको सिलसिलामा नारायणघाटको एउटा हस्पिटलमा आउँदा आफ्नो हजुरबुवालाई पनि अपरेसनको लागि त्यहाँ ल्याउनु भएको निलमसँग उहाँको भेट भयो। रामपुर क्याम्पसमा एग्रिकल्चर पढिरहनुभएका भरतजी र नारायणघाट बजारकै एउटा कलेजमा साइन्स विषय लिएर पढिरहेकी निलम्बीज त्यही परिचय भयो र परिचयले एउटा आत्मीयताको रूप लियो, साथीत्वको रूप लियो। त्यो भेट र त्यो भेटले उहाँहरूको स्नेहमा व्यापकता ल्यायो। दुवैले एकअर्कोलाई मन पराउँदै जानुभयो र समय सँगसँगै दुवैले विवाह गर्ने समको फैसला गर्नुभयो के अब दुवैको विवाह हुन्छ त अगाडि मायाको अङ्कमाल गरेर पछाडिबाट छुरा हान्ने मायाको रूप कस्तो हुन्छ सुनौ यो वास्तविक जीवन घटना र प्रेरणादायी जीवन घटनाको बाँकी अंश यो गीतपछि। काँडा राख्यो मन भरि बाहिर फूल छर्न जानिन हो मैले माया गर्न जानिन काँडा राख मन भरे बाहिर फूल छर्न जानिन हो मैले माया गर्न जानिन पश्चिम गए पश्चिम गए समय को भेल संग बग रहे किनार पारी उनलाई छाड़ी किनार पारी उनलाई छाड़ी एकले खोला तरना जानी ना हो मैले माया गर्ना जानी ना काड़ा राखे मान भरी बैर फूल छरना जानी ना हो मैले माया गर्ना जानी ना डियर कल्याण फूलहरूको बीचमा पनि काँडा हुन्छ तर किन मन फुलित फूलतिर जम्मिरहन्छ फूलहरूको बीचमा पनि घोस्ने तिखा जंगली काँडाहरू हुन्छन् तर पनि मन किन फूलतिर जम्मिरहन्छ मनको बीचमा पनि दाग हुन्छ तर पनि मायालुहरू किन त्यही जम्मिरहन्छन् मायामा पीरतीमा दुःखमा सुखमा निरन्तर आइरहने झझल्कोहरू किन रातको सपनाहरू बिथल्छन् किन आउँछन् आफ्ना मायालुहरू रातमा बिस्तारै आँखाको छेउमा बास माग्न र आँखाको डिलमा बसेर किन बग्छन् आँसु भनेर मायालुका यादहरू जति आँखा चिम्ले पनि जति आँखा खोले पनि किन याद बनेर आइरहन्छन् पुराना स्मृतिहरू किन जिन्दगीबाट भागेर कतै टाढा जान सकिँदैन डियर कल्याण किन लुक्दैनन् मनभित्रका जिजीविषाहरू पीडाहरू दर्दहरू किन साउनको खडेरी जस्तै सुक्खा हुँदैनन् आँखाका आँसुहरू समुद्रको छाल जस्तै निरन्तर बगिरहने आँखाका आँसुहरू जति पुछे पनि किन बगिरहन्छन् जिन्दगीमा आफैलाई भगाउने गरी तर फेरि सोच्छु यो जिन्दगी रोएर मान्छेका अभिलाषा पूरा हुने भए यो जिन्दगी आँसुको छाल बन्थ्यो होला यही सोच्छु म यही कल्पन्छु म कहाँबाट आई निलम मेरो जिन्दगीमा कहाँ की केटी हो म कहाँको कसले ल्याइदियो हाम्रो बीचको सम्बन्ध कसले जोडिदियो कहिलेकाहीँ त यो मन ढुङ्गाको भए हुन्थ्यो जस्तो लाग्छ मलाई त लाग्छ ईश्वरले मान्छेको मन ढुङ्गाको बनाइदिएको भए हुन्थ्यो बरु भावनाको कुरा कहिले पनि नआइदिए हुन्थ्यो जस्तो लाग्छ तर त्यसो हुँदो रहेनछ मन त कोमल हुँदो रहेछ सम्हाल्नै गाह्रो आफैले आफैलाई हेर्नै गाह्रो यसरी निलम र मेरो निरन्तर भेट चलिरहे विक्रम सम्बत 2056 साल वैशाख 30 गते मेरो जन्मदिन घरमा आमाले बोलाउनु भए मैले सोचे आमाभन्दा मायालु ठुहरू ठुला हुन्छन् महान हुन्छन् मलाई यसरी माया गर्ने निलमलाई भेट्न म गए आमाले गाली गर्नुभए भाइहरूले यहाँ तिम्रो लागि टिका राखेर बसेका छन् भाइहरू तिम्रो लागि यहाँ बसिरहेका छन् तिमी यसरी घर छोडेर जानु हुँदैन छोरा आज तिम्रो जन्मदिन हो आमाले भन्दै हुनुहुन्थ्यो तर कसले सुन्छ र आमाको कुरा एक कानले सुनेर अर्को कानले उडाएर म नारायण घाट आए त्यो दिन चितवन बन्द थियो हप्तासम्म हप्ताउसम्म नभेटेपछि हामी फोनमा रुन्थ्यौँ उरुन्थी मरुन्थे उभन्थी तपाईँलाई नभेट्दा हजुरलाई नभेट्दा मलाई यस्तो हुन्छ र कतिखेर तपाईँको अगालोमा बाँधिउँ जस्तो हुन्छ मैले त्यति बेला भन्थे निलम मेरो अवस्था पनि त्यस्तै छ किन यस्तो भयो किन यति गहिरो माया हुन्छ मान्छेको बीचमा मैले यस्तै भन्थे तर ती दिनहरू बिस्तारै बिस्तारै यथार्थमा परिणत हुँदै गए भावनाले जिन्दगी चल्दो रहेनछ डियर कल्याण भावनामा बहकिनेहरू दुःखको सागरमा पुग्छन् यथार्थमा बाँच्नेहरू जिन्दगीलाई सफलतामा पुर्याउँछन् मलाई आज त्यस्तै लाग्छ म आज त्यस्तै सोच्छु मेरो जिन्दगीलाई र त्यस्तै बग्छु। त्यो दिन चितवन बन्द थियो, कुनै पनि गाडी थिएनन् त्यहाँ। हामी जहाँ भेट्थ्यौँ, जुन रेस्टुरेन्टको तल भेट्थ्यौँ, म त्यहीँ गएर बसेँ। म सोच्थेँ निलम कतिखेर आउँछ हातमा उपहार लिएर। फोन गरे, उसको फोन लागेन। घरमा फोन गरे, साथीको घरमा गएको छ भन्ने जवाब आयो। त्यति बेला हाम्रो हातमा मोबाइल थिएन, किन थिएन थाहा छैन। उसले बोकेकी थिएन र मैले पनि बोकेको थिएन, लिने सुरसारमा मात्र थिए। मैले आफूलाई सम्हाल्दै गए र आफ्नो पढाइ सकिसकेपछि का कामहरूको सिलसिलामा मैले आफ्ना कुराहरूलाई अगाडि बढाउने सोचाइराखेको थिएँ र जागिर गर्दै निलमलाई आफ्नो बनाउने सपना साँचिरहेको थिएँ। ऊ आउँछ, आज सारा प्लान सुनाउँछु भनेर सोचे। तर नारायणघाट बजारको त्यो रेस्टुरेन्टमा 11 बजे पुगेकोमा 12 बज्यो, 1 बज्यो, 2 बज्यो, निलम आइने। उसको साथी जसलाई उसले चिनाइदिएकी थिए उसको घरमा फोन गरे। साथीले भने यहाँबाट निस्केको त 1 घन्टा भइसक्यो। मलाई डर लाग्न थाल्यो। सधैँ सधैँ नारायणघाट बजारको त्यही रेस्टुरेन्टको बाहिर उभिएर मलाई प्रतीक्षा गर्ने निलम आज कहाँ गई? किन हराउँछन् मायालुहरू मनको मझेरीबाट? किन हजारौं लाखौं मायाका बाचाहरू देखाएर, लोभहरू देखाएर, सपनाहरू देखाएर किन आफूबाट हराएर जान्छन् डेर कल्याण? प्रतीक्षामा बसिरहे। 3:30 बजेतिर ऊ रिक्सामा आए। मैले भने निलम किन यस्तो? मेरो मुड अफ थियो। उसले सम्झाउने कोसिस गरिने र भने घरमा झगडा पर्यो। मैले भने किन झगडा पर्यो? आज म सानीआमाको घर जानुपर्ने, जाँदैन भन्दा मलाई गाली गर्नुभयो। त्यो दिन कुरा हुन सकेन, खल्लो लाग्यो। राम्रोसँग ऊ बोलिने, मैले सोचे घरमा उसलाई गाली गरेको भएर उसले त्यसो भने के होले। नरमाइलो लाग्यो। नारायणगढ बजारको चहल पहल मलाई न्यास्रो लागिरहेको थियो, नरमाइलो लागिरहेको थियो डियर कल्याण। करिब 5 बजेतिर हामी त्यहाँबाट छुट्ट्यौँ। छुट्टिँदा सधैँ हात समाउने निलमले त्यो दिन हात समाइने मेरो। मलाई अचम्म लाग्यो, तर मैले वास्ता गरेन। कहिलेकाहीँ यस्तै हुन्छ, दुःख हुन्छ, सुख हुन्छ, चिन्ता नगर भनेर गए। ऊ घर पुगी, समय बित्दै गए र त्यो सालको दसैँ आए। दसैँसम्म हाम्रो बोलीचाली हुन्थ्यो तर अत्यन्तै कम। मन कमजोर भइसकेको थियो मेरो, तर टुटेको थिएन। उसले भन्थे चिन्ता नगर्नुहोस्, म हजुरको साथमा छु, म त्यस्तो केटी होइन, हजुरलाई छोडेर म कहाँ जान सक्छु? ऊ त्यस्तै भन्थे। समय बित्दै गए र त्यो सालको दसैँमा ऊ मलाई भेट्न आए नारायणघाट बजारमा। त्यो पल उसले भने म घरको दबावमा छु भरत, यदि केही भयो भने म फोन गर्छु। त्यति बेला हामी दुवैले मोबाइल लिइसकेका थियौँ, हातमा मोबाइल थियो हाम्रो र मोबाइल मार्फत कुरा गर्थ्यौँ। र त्यो दिनको भेटमा निलमले मलाई भने चिन्ता नगर्नुहोला मेरो बारेमा, म अप्ठ्यारो हुन साथ म फोन गर्छु र हामीले कतै गएर विवाह गरौँला। मलाई खुसी लाग्यो मायालुहरूको आश्वासनहरू। घरमा विवाहको कुरा चल्न थालिसकेको थियो। ठुलो छोरा आमा सोच्नुहुन्थ्यो बुहारी म जस्तै आओस्, शील स्वभाव कि, घर हेरोस्, खेतीपाती छ यत्रो, गाउँघरकै फलाना कि छोरी भए पनि हुन्छ। आमाको सपना एउटा थियो, बुबाको सपना राजनीति थियो। भाइहरू सानै थिए, एउटा भाइले भर्खरै कलेज पढ्न थालेको थियो, त्यति मात्र थियो, अरू बाँकी त केही पनि थिएन। तर मैले आमाका सपनाहरूलाई कुल्छेर म प्रतीक्षारत थिएँ। एक दिन मैले आमालाई निलमको बारेमा भने, आमाले केही भन्नु भएन, आमा केही बोल्नु भएन। बेलुका बुबालाई भन्नुभएछ, कसको छोरा छोरी भनेर बुबाले सोध्नुभयो, फलानाको भने, बुबा केही बोल्नु भएन। र आमाले बुबालाई सोधेपछि नारायणघाटको एकजना सम्पन्न परिवार को र एउटा राम्रो मान्छे हो उसको बुबा, बुबाले त्यति मात्र भन्नुभयो। मलाई खुसी लाग्यो। त्यो दिन भाइले सोध्यो निलमको बारेमा, कसलाई भनौँ कसलाई भनौँ भइरहेको बेला मैले भाइलाई भने। भाइ पनि दङ्ग परे, सायद दाईको राम्रो देखेर होला। ढेर कल्याण, मैले प्रतीक्षाका दिनहरू बिताइरहे। दिनमा सयौं पटक मोबाइल मार्फत सन्देशहरू पठाउँथे, उसले पठाउँथे। त्यसमा प्रेमका कुरा हुन्थे, जिन्दगीका कुरा हुन्थे, लक्ष्यका कुरा हुन्थे। तर लाग्छ, जिन्दगी किन नाटक जस्तै मञ्चन भएर जान्छ? जिन्दगी किन धोकाको पर्खाल भएर उभिन्छ टेर कल्याण? आज म सुनाउँछु तपाईँलाई, दिल खोलेर सुनाउँछु यो मेरो कथा। आज तपाईँलाई सुनाउँछु, बस तपाईँलाई। आँखा भरि हिउँ चोली छङ छङ बग्ने खोला, आँखा भरि हिउँ चोली छङ छङ बग्ने खोला, फेरि यो कि मेरो गाउँ अझै उस्तै होला, फेरि यो कि मेरो गाउँ अझै उस्तै होला। आँखा भरि हिउँ चुली छङ छङ बग्ने खोला, पाटी पौवा ढल्यो भन्छन्, पुल पनि भत्क्यो भन्छन्, पाटी पौवा ढल्यो भन्छन्, यसपालिको डढेलोमा गाउँले मन जल्यो भन्छन्, टाढा माथि उस्तै छ कि सुक्यो, कप्तान बाको लडाईको कथा कहाँ पुग्यो। आँखा भरि हिउँ चुली छङ छङ बग्ने खोला, साथी सङ्गी कहाँ होला, कस्ते होली सानी आचे, साथी सङ्गी कहाँ होला, कस्ते होली सानी आचे, सताउँदा मैले उसलाई, रुन्थी पिर मानी टलपल, जहाँ पहिलो पहिला टेके मेरो गाउँ घर, छोडी आए धेरै पर आँखैमा छ तर। आँखा भरि हिउँ चुली छङ छङ बग्ने खोला, आँखा भरि हिउँ चुली छङ छङ बग्ने खोला, फेरि यो कि मेरो गाउँ अझै उस्तै होला, फेरि यो कि मेरो गाउँ अझै उस्तै होला। आँखा भरि हिउँ चुली छङ छङ बग्ने। डियर कल्याण, भत्किसकेका मनहरू फेरि उठ्न सक्दो रहेनछन्, भत्किसकेका मनहरू त सिसा जस्तै हुँदा रहेछन्, र मन पनि सिसा जस्तै फुट्दो रहेछ चकनाचुर भएर। सपनाहरूका हजारौं लाखौं संसारहरूमा किन एक एक गर्दै प्रीतका फूलहरू बस्छन् र फक्रन्छन्? शरद ऋतुको गुलाफ जस्तै थाहा छैन। मनका अनगिन्ती सोपानहरूभित्र, मनका अनगिन्ती स्वप्निल निधरीहरूभित्र आइरहने र बारम्बार झस्काइरहने सपनाहरू कहिल्यै मर्दा रहेनछन्। मान्छेको मृत्युसँगै मर्ने सपनाहरू, कति प्रिय भएर छातीमा बस्दा रहेछन्। थाहै हुँदो रहेनछ को आउँछ जिन्दगीमा, थाहा हुँदैन। कसले हृदयमा ठूलो घाउ बनाउँछ त्यो पनि थाहा हुँदैन। को घाउ बनाएर जान्छ त्यो पनि थाहा हुँदैन। लावा जस्तै फक्रने र लावा जस्तै फुलिरहने मनका हरेक सपनाहरू कतिखेर डढेर जान्छन् त्यो पनि थाहा हुँदो रहेनछ। मान्छे त एउटा निमित्त हो, मान्छे त एउटा बहाना हो र त्यही बहानामा बाँचिरहने मान्छे सपनाको निधरीबाट उठेर यथार्थमा बजार हिँड्न पुग्दा उसले सारा चिजहरू छोडिसकेको हुँदो रहेछ। आज म सुनाउँछु तपाईँलाई मेरो कथा, दुःखको कुरा सुनाउँछु ढेर कल्याण तिमीलाई। तिम्रो अगाडि सुखमा मान्छेहरू आउँदैनन् मलाई थाहा छ। हिजो म सुखमा आउँदा तिम्रो अगाडि थिएन, तिम्रो कार्यक्रम सुन्थे। चितवनको एउटा स्थानीय एफएमले खुब तिम्रो कार्यक्रम प्रसारण गर्थ्यो। त्यति बेला सोच्थे को होला यो मानिस, केही सबै घटनाहरू साँचो हुन्? निलामले प्रश्न गर्थे मसँग, के थाहा? ऊ फेरि भन्थे मैले थाहा पाए अनुसार सबै घटनाहरू साँचो हुन्छन् रे। काठमाडौँबाट पठाइएर एउटा स्थानीय एफएमबाट प्रसारण भइरहेको कार्यक्रम अझ प्रत्यक्ष इमेज एफएमबाट सुन्न पाउँदा अचम्म लाग्थ्यो। र आज म तिमीलाई लेख्दैछु, अरूको कथा झुटो भन्ने म आज तिमीलाई आफ्नो साँचो कथा लेख्दैछु। र मलाई विश्वास भइसक्यो तिमी झुटो कथा पढ्दैनौ, मलाई विश्वास भइसक्यो, किनकि म जस्ता हजारौं लाखौं मानिसहरू को हृदयभित्र छौ तिमी। ढेरकल्या ताटेको होइन, तिमीलाई प्रशंसा गरेको भए मलाई पाप लागोस्। तिमी लाखौं मान्छेको मनभित्र छौ, तिमी एक्लो छैनौ। जिन्दगीमा कहिल्यै पनि आफूलाई एक्लो सम्झेर तिमी कहिल्यै उदासीन हुनु, तिम्रो अगाडि हामीहरू छौ। भन न, एउटा वचन मात्र थियो, तिम्रो लागि जिन्दगी उठाउन तयार छ, खै कुन्नी किन हो? आज लेख्दा लेख्दै धेरै भावुक भए म। ढेरकल्या तिम्रो अगाडि जब म आफ्नो कथा लेखिरहेको छु मलाई यस्तो लागिरहेछ कि मानौ तिमी मेरो अगाडि बसिरहेका छौ थपक्क, र मलाई सुनिरहेका छौ आफ्नो जस्तो ठानेर। यसरी निलमसँगको मेरो सम्बन्धले अगाडि बढाउँदै लाग्यो आफूलाई। विक्रम सम्बत 2057 सालमा विवाह गर्ने हामी 58 सालमा पुगिसकेका थियौँ, र त्यति बेला मभन्दा कम नम्बर ल्याउने साथीहरू स्कलरसिपको लागि विदेशतिर गइसकेका थिए। मलाई गाली गर्थे, त एउटा केटीको लागि नेपालमा बस्ने। मैले निलमलाई भन्थे म पनि विदेश जान्छु फर्दर स्टडीको लागि, एग्रिकल्चरबाट अप्लाई गरेर जान सजिलो छ, फेरि हाम्रो देशको लागि एक्सपर्टहरूको खाँचो छ कृषि क्षेत्रको। ऊ भन्थे तिमी नजाऊ, हामी विवाह गरेपछि जाउँला। मलाई खुसी लाग्यो र मैले कुरिरहे, र त्यति बेला मैले यताउता अलिअलि काम गर्थे र आफ्नो कुरालाई अगाडि लगिरहेको थिएँ आफ्नो करियरलाई। घरमा विवाहको लागि सबै तयारी थियो, आमाले सुनका धेरै गहनाहरू किनेर ल्याउनुहुन्थ्यो, बुबाले गाली गर्नुहुन्थ्यो यसरी नल्याऊ, र बुबाले तिनलाई लगेर ब्याङ्कमा थन्काइदिनुहुन्थ्यो, आमा रिसाउनुहुन्थ्यो। देशमा द्वन्द चलिरहेको छ, कति बेला के हुन्छ सुनका गहना थुपारेर केही हुन्छ, आमा त्यसै भन्नुहुन्थ्यो। तर देशमा चलेको द्वन्द्वभन्दा मेरो मनमा चलेको द्वन्द्व ठूलो थियो मेरो लागि। म निलमलाई पाउन चाहन्थे, मेरो जिन्दगीको लक्ष्य सपना उति र उसको म। समय बित्दै जाने क्रममा उसको जन्मदिन आयो। सधैँ जन्मदिनको दिन उसले नारायणघाट बजारमा मलाई बोलायो। नारायणीको तीरमा बसेर आफ्नो जन्मदिनको दिन बेलुकी पख सपनाका कुरा गर्थे, तर त्यो सालको जन्मदिनमा उसले मलाई बोलाइने। मलाई अचम्म लाग्यो, मोबाइलमा फोन गरे स्विच अफ थियो। मैले सन्देश पठाएँ मोबाइल मार्फत, त्यो सन्देश कहाँ पिलाए थाहा भएन। दिन भइ नरमाइलो लागिरहे, उसको घरको नम्बरमा फोन गरे, तर कसैले उसको बारेमा भन्न मानेन। समय बित्दै गए, बिस्तारै बिस्तारै नीलम मसँग टाढिँदै गई। कहिले के भन्थी, कहिले के भन्थी। उसले आफ्ना सपनाहरूलाई घुमाउँदै जान थाले र एक दिन मैले उसलाई भने, नीलम यदि तिमीलाई मसँग मन्जुर छैन भने मलाई एकचोटि भेट। तर उसले भेट्ने कुरा कम गर्दै गई। म केही समयको लागि काठमाडौँ जाँदैछु भने ऊ काठमाडौँ आई, मलाई काठमाडौँ बोलाए। म उसको लागि आफूले गर्दै गरेको काम छोडेर काठमाडौँ आए ढेर कल्याण। र काठमाडौँको एउटा रेस्टुरेन्टमा उसले मलाई बोलाए र त्यति बेला उसले भने, मेरो परिवारले मलाई दबाब दिइरहेको छ, त्यसैले भागेर यहाँ आएकी। हजुर चितवन फर्किनुहोस्। उसले मलाई तेस्रो दिन चितवन फर्काए। जाने दिन बस पार्कसम्म आउँछु भने कि ऊ आइने, कलङ्की आउँछ कि भनेर मैले फोन गरे। फोनमा घन्टी गए तर उसले उठाइने। उसको सानी आमाको घर थियो कालीमाटीमा। एक मन त सोचे ऊ सुती कि होली। कलङ्कीसम्म आएर उसलाई हेरे, बाटो बहरी आँखा बिछ्याएर, तर आइने। उसको फन्दामा परे जस्तो लाग्यो मलाई। मैले किन माया गरे होला उसलाई जस्तो लाग्यो टियर कल्याण। कुरा त सानो हो, तर मन कसरी दुख्छ र मन कसरी भाँचिन्छ भन्ने कुरा कसलाई के थाहा। एउटा सानो प्रेम कथा लाग्न सक्ला कसैलाई, तर मनको घाउ यति विशाल छ र यसरी दुख्छ डियर कल्याण, कहाँ गएर पोखु, कसलाई सुनाउ, कसले बुझ्छ। मलाई लाग्छ यो नेपालमा म जस्ता हजारौं लाखौं मानिसहरूको पीडा बुझ्ने तिमी छौ, त्यसैले मान्छेहरू तिमीलाई तिम्रो नामको अगाडि डियर भन्छन्। मलाई त्यस्तै लाग्छ। र म कलङ्कीबाट फर्कदा बाटोभरि रोइरहे, एक्का छोडेर रुन मन लाग्यो। म रोइरहे, किन रोए थाहा छैन, किन आउँछन् मायालुहरूको याद आँखाभरि, किन मन भक्खानेर आउँछ आफ्नो मायालुको यादमा, किन रुन्छ मन एकान्तमा, किन एकान्त प्रिय लाग्छ मायालुले छोडेर गएपछि, थाहै छैन। सधैँ सधैँ मायामा बाँधिने, अँगालोमा बाँधिने, र तिमी बाहेक मेरो जिन्दगीमा कोही छैन भन्ने निलन बिस्तारै बिस्तारै परिवर्तन हुँदै गए। मलाई चितवनमा बस्न मन लागेको थिएन, उसैलाई खोजिरहन्थे, निन्द्रामा बारबार आउँथे, र त्यसको एक महिनासम्म ऊ काठमाडौँमा बसे, र एक महिनापछि डियर कल्याण मैले थाहा पाए उसको काठमाडौँमै बस्ने कसैसँग एङ्गेजमेन्ट भएछ गोप्य रूपमा। उसले परिवारलाई सबै शर्त राखेपछि परिवारले गोप्य रूपमा एङ्गेजमेन्ट गर्ने कुरा गरेछ। जब त्यो कुरा मैले थाहा पाएँ, डियर कल्याण तिमीलाई डाँटेको भए पाप लागोस्, म त भुइँमा पछारिएछु र बेहोस भएछु। भाइले पानी छिम्केर उठाए, आमा खेतमा जानुभएको थियो त्यति बेला, बुबा घरमा हुनुहुन्थेन। भाइले उठाए, मैले लामो सुस्केर हालेर खाटमा बसे। भाइले भने, के भयो दाई? मैले भाइतिर हेरेर भने, केही भएन, तीन चार दिन भयो निन्द्रा लागेको थिएन, त्यसैले म बेहोस भएको। ढेर कल्याण कसलाई भनौ आफ्नो मनको दुःख, कसलाई सुनाऊ मनको दुःख, त्यसैले त आज तिमीलाई सुनाइरहेको छु, तिमीलाई भनिरहेको छु, तिमीलाई मनका दुःखहरू पोखिरहेको छु, बस तिमीलाई। आज तिम्रो कुरा चल्यो, मुटु भित्र छुरा चल्यो, आज तिम्रो कुरा चल्यो, मुटु भित्र छुरा चल्यो, बल्ल बल्ल भरेको घाउमा, बल्ल बल्ल भरेको घाउमा, फेरि नयाँ चिरा पर्यो। आज तिम्रो कुरा चल्यो, मुटु भित्र छुरा चल्यो, हो सा सा सा सा सा सारे सारे धसा पा गरे सा पद गारे सा ध पद गगरे सारे रे सादा सादा धप सा पद गगरे सारे रे सादा सादा धप नारे नारे पद सा रमिते को घुइचो थियो चिना जाना पनी थियो रमिते को घुइचो थियो चिना जाना पनी थियो तेही भीड़ मा तिम्रो रूप को न चाहिदो चर्चा चल्यो तेही भीड़ मा तिम्रो रूप को न चाहिदो चर्चा चल्यो आज तिम्रो कुरा चल्यो मुठु भित्र छुरा चल्यो बल्ला बल्ला भरेको घाउमा फेरि नयाँ चिरा पर्यो आज तिम्रो कुरा चल्यो मुटु भित्र छुरा चल्यो आफ्नो आफ्नो भाग्य रहेछ सुख पाउनु दुःख पाउनु आफ्नो आफ्नो भाग्य रहेछ सुख पाउनु दुःख पाउनु तिम्रो भागमा कुनी के छ मेरो भागमा पीडा पर्यो तिम्रो भागमा कुन्नी के छ मेरो भागमा पीडा पर्यो आज तिम्रो कुरा चल्यो मुटु भित्र छुरा चल्यो आज तिम्रो कुरा चल्यो मुटु भित्र छुरा चल्यो बल्ला बल्ला भरेको घाउमा बल्ला बल्ला भरेको घाउमा फेरि नयाँ चिरा पर्यो आज तिम्रो कुरा चल्यो मुटु भित्र छुरा चल्यो आज तिम्रो कुरा चल्यो मुटु भित्र छुरा चल्यो डियर कल्याण मुटुका भावनाहरू अनगन्दी छरपस्टिएका हुन्छन् आँखा वरिपरि जिन्दगीका सपनाहरू अनगन्दी हुन्छन् मनका वरिपरि सपनामा आउने नीत सँगसँगै सपनामा झस्काउन आउने सम्झना सँगसँगै जिन्दगीको अर्थी किन यति छिटो उड्छ थाहा छैन निलमको इङ्गेजमेन्ट भएपछि म पागल जस्तै भएँ मलाई गाउँमा पागल भन्थे पागल प्रेमी भन्थे नारायणघाटमा साथीहरूले आउँदा गाली गर्थे एउटा केटीको लागि मार्ने त नमर्दा होस् यति पढे लेखेको केटामा तर मन मान्दैन थियो डियर कल्याण मन मान्दैन थियो हर रात उसलाई सम्झन्थे उसको विवाहको दिन म कहाँ कहाँ भड्किएर हिँडेँ थाहा छैन नारायणी नदीको तीरमा बसेर म धेरै रोएँ तर बालुवामा खसेको आँसु कसैले देखेन कसैले बुझेन मेरो दुःख मेरो पीडा कसैले थाहा पाएन किन यस्तो हुन्छ जिन्दगीमा किन एक्लै रोनुपर्छ कहिलेकाहीँ त सोच्छु मैले कुन जुनीको पाप गरेको थिएँ र म त्यसरी रोएँ रुदा रुदै रात परे त्यो दिन र म फर्केर नारायणघाट बजारको एउटा होटलमा सुतेँ खल्तीमा पैसा थिएन सस्तो होटल खाँदै हिँडेँ ऊ कुनै अलिसान महलमा बसेर श्रीमानसँग रात काट्दै थिए। तर म नारायणगढको सस्तो होटलमा रात काटाए। रोएर कति भिन्न भिन्न जिन्दगी हुन्छ, भिन्न भिन्न अभिनय हुन्छ यो जिन्दगीमा। र त्यसपछि म बारम्बार तडपिरहे, उसलाई भुल्न अनि गाह्रो भयो। ढेर कल्याण, त्यसपछि म काठमाडौँ आए। काठमाडौँमा मेरी आमाको फुपूको घर थियो, त्यहीँ बसे। मलाई एक्लो मन पर्थ्यो, उदासी मन पर्थ्यो, उदासीमा बसिरहे। र त्यसपछि मैले डियर कल्याण तपाईँलाई सुन्न थालेँ, तिमीलाई सुन्न थालेँ। एकपटक तपाईँले पठाउनु भएको मोहनजीको कथा सुने मलाई यति प्रेरणा मिल्यो डियर कल्याण। मेरो जिन्दगीको बाटो पहिलाइदिने तिमी हौ, मलाई यति प्रेरणा मिल्यो। मैले सारा कुरा त्यागे र त्यसपछि मैले अगाडिको पढाइको लागि सारा कुरा अगाडि बढाए। आमालाई भने, आमा म पढ्छु। बाबा आमा खुसी हुनुभयो, भाइ बहिनी खुसी भए। र त्यसपछि मैले बाहिरको लागि विभिन्न युनिभर्सिटीहरू खोज्न थाले। मेरो पढाइ राम्रो थियो, मैले युनिभर्सिटी पाएँ पढ्नको लागि विदेशको। र त्यसपछि डियर कल्याण मैले कोसिस जारी राखिरहे र मैले बाहिर जाने अवसर पाएँ। यसरी जिन्दगीमा अमूल परिवर्तन भयो एउटा सानो घटनाले, मोहनजीको कथाले। डियर कल्याण, मलाई लाग्छ मेरो कथाले पनि हजारौं हजार मस मेरो बाटोमा गुज्रिरहेकाहरूको बाटो परिवर्तन गरोस्। म यही चाहन्छु। म यतिखेर एरिजोनाको फिनिक्स युनिभर्सिटीसँग जोडिएको अर्को युनिभर्सिटीमा पढ्नको लागि जाँदैछु। आज खुसी लागेको छ। निलम, तिमी त काठमाडौँमै छौ। यदि तिमी कतै छौ र यो कार्यक्रम सुनिरहेकी छौ भने म त्यही हुँ, त्यही भारत, तिमीलाई माया गर्ने, मेरो अगालोमा बाँधिएर घन्टौँसम्म रुने तिमी आज कहाँ छौ थाहा छैन। कहिलेकाहीँ काठमाडौँको बाटोहरूमा तिमीलाई देख्छु कि भनेर गल्ली भएर हिँड्थे। कति दुःख सहे मैले, कति रोए म, तर मलाई एउटा कथाले परिवर्तन गरिदियो मेरो जिन्दगीमा। आज म सफल हुन जाँदैछु। यो जिन्दगीको पाटो र यो जिन्दगीको तराजु सधैँ झुकिरहँदैन, तलमाथि भइरहन्छ। हिजो तिमी माथि थियौ निलम, भोलि म माथि हुन्छु। म पढ्न चाहन्छु, पढेर केही गर्न चाहन्छु। सायद मेरो रोदनलाई ईश्वरले सुन्यो होला, भगवानले सुन्नुभयो होला। त्यसैले मैले अप्लाई गरेको युनिभर्सिटी पाएँ। म धेरै पढ्न चाहन्छु। भरिसके त म यहाँ फर्कन चाहँदैन, तर फर्किहालेँ भने यो देशको लागि धेरै ठुलो काम गर्छु म। मेरो सपना ठुलो छ, तर मैले तिमीलाई बिर्सिसकेँ, तिमीले पनि बिर्सिसकेकी होली। यदि तिमीले यो कार्यक्रम मेरो कथा सुनेकी छौ भने एकपटक मेरो यादमा रुन्छौ होला, किनकि तिमीले जति कठोर मन लिए पनि तिमीलाई पश्चाताप हुन्छ, किनकि तिमीले मेरो हृदयसँग खेल्यौ, मेरो हृदयसँग खेलवाड गर्यौ, मेरो कोमल हृदयमा छुरा प्रहार गर्यौ। अगाडिबाट अगालो मारेर पछाडिबाट छुरा धस्यौ निलम, तिमीले मलाई छुरा धस्यौ। त्यो घाउ अझै पनि दुखिरहन्छ, बस अझै पनि दुखिरहन्छ। कतई